www.attableeg.com, the reviver of Iman. Bismillah ar-Rahman ar-Rahim. Nahmaduhu wa nusalli ala Rasulihi al-Kareem. Amma ba'd. Ini kitab nihayat aham. Kuri sari kari-kari bayan kata rahan isi. Aad saamnya thi. Saya sebenarnya isme se kuih bayan kata. اس کتاب کا نام ہے التنویر فی اسقاط التنویر, ترجمہ کا نام ہے الاکسیر فی اسقاط التنویر. التنویر فی اسقاط التنویر اور اکسیر فی اسقاط التنویر, اس کے متعلق تو اثر سناتا ہوں. حضرت ماں تھانی رحمت اللہ علیہ حضرت حاجی صاحب کی خدمت میں مکہ معظمہ میں گئے تھے, ان کی خدمت میں رہنے کے لیے, باوجود اتنے بڑے عالم ہونے کے ان کی خدمت میں گئے, اس لیے مزید علم کے لیے. اور اللہ سے صحیح نسبت اور صحیح تعلق, صحیح محبت پیدا کرنے کے لیے میں نے مزید علم اس لیے کہا ہے کہ ماں تھانی علم کے لیے کہیں جائیں, ذرا سا لوگوں تعجب ہوگا, مولانا علم کی کوئی حد نہیں ہے. ماں تھانی بھی محتاج, ماں قاسم زائے محتاج, علم کے محتاج. چنانچہ حضرت مولانا محمد قاسم زائے نے فرمایا کہ میں حضرت عائشہ رضی اللہ عنہ ان کے علم کو ایسے گیا ہوں, عمل کو ایسے اتنا بہادری ہوں, جس نے اسلام یہ کہہ رہا ہے. معلوم ہوا کہ علم کی کوئی حد نہیں ہے. اسی بنا پر نبی اکرم صلی اللہ علیہ وسلم کو حکم ہوا, قل رب زدنی علما, میرے علم کو بڑھا دیجیے. معلومات کی علم کی کوئی انتہا نہیں, عمل کی انتہا ہے, علم کی انتہا نہیں. علم کا تعلق تو وہاں بھی ہوگا, علم کا تعلق آخر میں نہیں ہوگا. عمل تو نہیں ہے, علم ہے. حضور خود اللہ کی ایسی تعریف کریں گے جو یہاں کبھی نہیں کی ہے. میں علم ہی تو ہوں, علم کی بات بت ہوں الگ دین کی. دوبارہ یہ کتاب نہایت محترم نشان ہے, حضرت تھانوی نے ترجمہ کیا ہے. تھوڑا سا سناتا ہوں. ایک روز حضور اردو, ہم نے شیخ کے بارے میں کہا ہے اردو ترجمہ ہے, عربی میں کہا ہوگا اس کا ترجمہ ماں تھانوی کر رہے ہیں. ایک روز حضور اردو موجود ذکر دعوت دلوں کی ماننے سے اس ممبئی جیسے ان سمے کہ ممبئی فضول یا انوار, ممبئی فضول و انوار وہ مادن برکات و اسرار ہے. اپنے شیخ کی مجلس کی تعریف کر رہا ہے. بہت تھانی تقریر کر رہا ہے حضرت حاجی صاحب جو اجتماعی عالم بھی نہیں تھے, لیکن یہ تعریف بائی علم کی کوئی حد نہیں. حکیم الامت حجت الاسلام اور فقیر اس اصل مارشی نمبر سب جھک گئے. اور میں اپنے علامات کا بھی نام نہیں رہتا, ہمارا محمد حسین صاحب الہبادی وہ بھی معمولی تھے. میں کہتا خالی ان لوگوں کا ذکر خیر, یہ بھی تو ہمارے شہر کے تحت ضرور نام لیتا ہوں. مولانا محمد حسین الہبادی بانی نغمہ بھی ہیں, انہیں کتب خانہ ہم لوگ کو آیا ہے. حضرت مولانا شہاب اللہ صاحب نے انہیں کتب خانہ, تو حضرت مولانا حضرت مولانا سے آدمی سے میں نے کہا کہ حضرت بہت بڑے عالم تھے. ماں محمد کا بات پوچھا, میں نے بہت بڑے عالم تھے. کہا میں اتنے بڑے عالم تھے کہ ان کی کتابوں کو انہیں سمجھ لیں, یہ بڑی بات. چار خلیفہ, ایک بخاری بھی ہے, ماں رشید احمد گنگوہی, مولانا محمد قاسم, ماں ارشد علی تھانی, ماں محمد زید آبادی, ماں آبادی, ان حضرات وہ حضرات جب ان کے گئے تو معلوم ہوا حضرت حاجی صاحب بھی صاحب علم تھے. صاحب علم نہیں جھک سکتا بغیر علم میں اپنے سے ترقی بھی دیکھے ہوئے. یہ حضرات جھک گئے, معلوم ہوا کہ حضرت علی کی جیسے بزرگی ثابت ہوئی, اسے ان کا علم بھی ثابت ہوا. اللہ تعالیٰ ہم سب کو توفیق دے. میں اس کو کہہ رہا ہوں کہ بارہ تھانی ان کی تعریف کر رہے ہیں. ایک روز حضور پر روز مغرور ذکر دعوت دلوں کی مجلس اس میں کہ ممبئی فضول مبنی فضول معلومات و معدنی برکات و اسرار ہیں. من جملہ افادات اس مجموع کا بھی تذکر ہوا ادازہ کے مقبولان الہی مظہر عطم صفت رحمت کو ہوتے ہیں. حضور مقبول ان کو برائے شفقت ان کی سوری خیال ہوا یہ غریقان بحر غفت کو ساحل ہدایت بنانے کی ضرورت. حضرت حائشہ تعریف کر رہے ہیں ان کو معلوم ہوا کہ ایسی کتاب مختصر ان کی ایسی کتاب لکھی جانی چاہیے جسے عام لوگوں کو نفع ہو. اس کتاب کو حضرت حائشہ ہم نے حضرت حامی کے سامنے پیش کیا کہ اس کا تجربہ کر دو اشرف جی. سر اب سمجھا ہوا حضرت حائشہ ہم نے کہ یہی تجربہ کر سکیں گے. تب تو ان کو اطمینان تھا کہ یہ اس اہم کتاب کا تجربہ لہٰذا خود دیوبند کے بہت بڑے عالم لکھ رہے ہیں کہ اس کا تجربہ مواخانے کے علاوہ کوئی کر نہیں سکتا. ارشاد فرما ہے کہ کتاب اور تنویر پھر اس کا تنویر تصنیف حجت الاولیاء ابن عطا حکم مجسر ان مباحث میں خوب ہے. اس کا ہر مضمون مدلل حضرت سے فرما رہے ہیں جس کا ہر مضمون مدلل بدالائل عقلیہ و نقلیہ و کشمیہ ہونے کے سب مقبول و مرحوم ہے. اس کتاب کہا کہ بہت ہی مقبول ہے مرحوم ہے. اگر اردو زبانے میں اس کا تجربہ ہو جائے تو نفع اس کا عام اور فائد اس کا تام ہو اور عجب نہیں کہ مدعیان مذکور بھی اس کو تفت کریں اور ان کو نفع ہو اور کسی کے دام میں نفع ہے. اور نیز اس سے دیکھیے نیز اس سے طلبا کو علم علما کو عمل کتاب کی تعریف کر رہے ہیں. نیز اس سے طلبا کو علم علما کو عمل عابدوں کو معرفت عارفوں کو حال اہل حال کو مقام اہل مقام کو کمال اور اہل کمال کو دولت بیدوار نصیب ہوگا. اسی کے بعد آج اخیر میں اسی کو سنا رہا ہوں سب سنا سنا ملتا ہے اس کا پورا سا ہی ہے. اس کتاب کی تعریف کر رہے ہیں کہ اس کتاب سے طلبا کو علم علما کو عمل عابدوں کو معرفت اور عارفوں کو حال اور اہل حال کو مقام اہل مقام کو کمال اور اہل کمال کو دولت بے زبان نصیب اس وزیر کا تجربہ کر دو سب نے کر دیا مسئلے. بہت مجھے پتا نہیں کہ ہم نے اسی طریقے سے تجربہ کیا اور کوئی کتاب کا خلاصہ بھی حضرت تھانے لگا کر دیا ہے. جاننا یہ تقدیر کی کتاب ہے جاننا چاہیے کہ تقدیر کے آگے تدبیر نہیں چلتی مگر پھر بھی بہت سے مصلحتوں اور حکمتوں سے بعض ان میں متعلق با اسرار و حقائق ہیں تدبیر مشہور ہے. جب تدبیر کچھ چلتی ہی نہیں تو پھر تدبیر کرنے سے کیا فائدہ ہے. تقدیر ہی تدبیر ہے کرتے ہیں اس کی کچھ مسلطیں ہیں جس کو ہم آپ سمجھ نہیں سکتے. تدبیر ہی سب کچھ جو ہے تو پھر تدبیر کے کرنے کی ضرورت ہی کیا ہے. اس کو حضرت تھانوی نے لکھا ہے بعد میں تدبیر مشہوری کہتے ہیں جاننا چاہیے کہ تدبیر کے آگے تدبیر نہیں چلتی مگر پھر بھی بہت سی مسلطوں اور حکمتوں سے بعد میں متعلق با اسرار و حقائق ہے تدبیر مشہوری. سب خلاصہ ہو گیا عام اشکال ہوتا ہے مجھ سے بڑے بڑے لوگ اسی میں گمراہ بھی ہو گئے ہیں. اللہ مشاہ نے کہا عام طور سے تقدیر مسئلے میں گمراہی آئی ہے سب سے زیادہ بدتی نہیں سب سے زیادہ کتنے لوگ متغلغل ہو گئے ہیں. ایمانی کھو بیٹھے اللہ مشاہ نے نہیں لکھا ہے میرے حضرت نے شب رات میں ہمیں جمع کیا وہ انتظام جب نہیں دیکھا تقدیری کا مسئلہ علامہ شاہرانی کی کتاب میں لکھوایا ہم نے اس میں یہ لکھا ہوا ہے کہ بہت سے علماء تقدیر کے مسئلے میں گمراہ ہو گئے بلکہ اکثر بڑے علماء جو گمراہ ہوئے اسی مسئلے میں ہوئے جس کے ہمارے حبیب دادو صاحب کہتے ہیں یہ تین چیزوں میں اس کی شرح ہے تقدیر کے مسئلے میں. حضرت بھائی صاحب نے کہا تقدیر کے مسئلے میں اس کی شرح ہے مشاجرت صحابہ کے بارے میں انشراح اتنی بڑی بات ہے. حضرت حائشہ انشراح کسے تقدیر کے مسئلے میں انشراح کوئی شک و شبہ نہیں लेकिन मोशाजे साहबा में साहबा से जो जर्नी हुई है तुम्हें कितने गुमराह हो चुके थे, इसमें भी इशारा है। अल्लाह ताला हम सब लोगों को इस मसले में भी इशारा अता फरमाए। कितने लोग हमारे काते में रहते हैं लोग, क्या हमारा ये तकबीर, बस दुआ तकबीर सिरु मिन असमिल्ला, अल्लाह के सिर में से एक सिर हिला दें। गवर्नमेंट के बहुत से असरार मालूम है क्या क्या वर्क कर रहे हैं, क्या करेंगे। ऐसा है कि बहुत से गवर्नमेंट के लोगों में वो चीजें पानी नहीं रहती, हर हुकूमत में वो खास कुछ ही लोग जानते हैं। तो अगर कुछ चीज का सिर्फ अल्लाह को ही नहीं मिलता जो भी क्या बात सिर है, वो भी एक सिर एक राज है। बहुत से हमको मालूम है बहुत से असरार ऐसे होते हैं हुकूमत उसको बड़े लोगों पर जाहिर नहीं करती, बस इसके लिए मखसूस लोग होते हैं वो जानते हैं। तो तकदीर का मतलब यही चीज है, फरमाते हैं उसूल के साथ अमर है। अव्वल वो तकदीर शरीयत के खिलाफ वहां थानवी लिखते हैं, इसका खुलासा है कि इस पूरी किताब का खुलासा यह है कि तदबीर शरीयत के खिलाफ ना हो, तदबीर पर भरोसा ना हो, है कर रहे हो जो कुछ आओ नहीं गल्ला तुम्हारे घर में आएगा कोई इसका भरोसा नहीं, सब काम करो। लेकिन जरूरी नहीं कि गल्ला तुम्हारे घर में आ जाए, बहुत से लोग दुकान से जाते हैं गलिया में छीन लेते हैं गिरा को छोड़ इसी सड़क पर। मालूम हुआ कि हर वो चीज जो तो आपके हाथ में हो वो जरूरी नहीं कि घर पहुंच जाए, तकदीर में होगा तो पहुंचेगी और दरमियान में जुड़ जाएगी। बल्कि मौसम को नजबा पगल है सो अगर दुनिया की तदबीर करे उसमें आखिर पहुंची, दुनिया की तदबीर कर रहे हो होगी मिलेगी चीजें, ये मकसूद उसको आखिर बनाओ, ये अल्लाह इससे हमारी आखिरत समझेगी। तजारत भी करो ये नियत, इससे बाल बच्चों की हम परवरिश करेंगे, कारे खैर में सर्फ करेंगे, इलाज मुआवजे में सर्फ करेंगे, ये सब दिन हो जाएगी, ये दुनिया दिन हो जाएगी, इसलिए हम कर रहे हैं। चाहे तदबीर दुनिया में इस कदर गर्क न हो कि अल्लाह से उसके अहकाम से गाफिल हो जाए, ये तदबीर है अपनी जगह पर, लेकिन तदबीर को छोड़ना नहीं, तदबीर करते रहो, एतकाद पर तदबीर पर रखो। परंतु सुलह और वर्मा की सोबत न तर करो ताकि कुदरत असबाब असर न करे, वर्मा की सोबत सुनेंगे तो असबाब के अंदर जो कुदरत है उससे तुम्हारे तुम्हारे कल में तस्वीर पता हो जाएगी। अल्लाह को भरोसा असबाब है करो, लेकिन भरोसा अल्लाह पर रखोगे कि असबाब तुम्हारे लिए मुजिर नहीं होंगे, सब खेती करो तैयार करो अमल करो, अमल पर भी भरोसा नहीं हो सकता। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम खुद फरमाते हैं कोई शख्स अपने अमल से जन्नत में नहीं जाएगा, है हदीस है। साहबा ने क्या या रसूल अल्लाह क्या हम लोग क्या आप भी नहीं जाएंगे, कहा मैं भी नहीं जाऊंगा मगर ये अल्लाह के रहमत नहीं जानते, बहुत मशहूर अल्लाह के रहमत। अब हमने एक दफे इश्काल किया बहुत लंबा जमा था, अभी जमात के मार्ग जो आगा तो होते सब थे दसियों हजार का, हमने कहा यहाँ इश्काल ही होता है कि अल्लाह तो बार बार कह रहा है क्या मेरे सहार पर हूँ मजलू गए मम्मू, जो अमल करेगा वो जन्नत है कि नहीं, मालूम कितनी पूरी पूरा कुरान भरा हुआ है ये कमर अमल करो तो जन्नत में जाओगे। हमारे जन्नत उन्होंने खुद बदलाए हैं, हमारी जन्नत मालूम कहते हैं ओ मजूर रहमान वाच मुताम वक्सरा दस खोल जन्न सराय ओ मजूर रहमान वाच मुताम वाफ्तु सलाम दस खोल जन्न, हमारी तो है हुजूर खुद फरमा रहे हैं एक तरफ कहे कि आमार से कोई जन्नत नहीं जाएगा, एक तरफ कहते ये आमार है इसी से जन्नत में जाओ, तदाद हुआ कि नहीं, खुद उनके कलाम में तदाद है और अल्लाह से भी तदाद की बात है, पूरा कुरान अमल है जगह ही बतो है आमान है और अजदिया है। शेख अब्दुल्ला मोहद्दीन कहते हैं कि सिर्फ आमाल को नहीं देखो जजियों का इस्तेदार करो अजदिया जजाओं का देश का। मैंने ये कहा अच्छा बात यह है कि अल्लाह ताला जो फरमा रहे हैं वो सारे रुबूबियत में फरमा रहे हैं कि एक सुभान अल्लाह का उसी हम बढ़ने के तुमको, एक मतलब अल्लाह कहना जन्नत में जाने के लिए काफी है। वहां अगर वही करते हैं कि एक मतलब अल्लाह को दुनिया माफिया नहीं दे सकते, कोई मौका नहीं मिला अल्लाह एक मतलब का अल्लाह इसके जरिए जन्नत में जो उसको मिलाई है। आप आने खैर सब खुद बयान फरमा रहे हैं, उनका बयान कर रहे हैं, हुजूर सल्लल्लाहु अलैहि वसल्लम फरमा रहे हैं खुद कि कोई सर मैंने कहा सर बात यह है दोनों में फर्क है। अल्लाह जो कुछ फरमा रहा है वो शान रुबूबियत में का निशान है, वो शान रब है, वो चुके अपने बंदों पर रहीम है करीम है। उसके मामूली शह की बावजूद ऐसी परेशानियों में उलझनों में दवा परेशान वो हमको याद करता है कि एक मतलब अगर सुभान अल्लाह कोई कहे हम बख्श देते हमको कोई जाए हमारा हमारी चीज है हम जिसको जान बख्श लें। और हुजूर जो फरमा रहे हैं वो सारे अबदियत में है, सारी जिंदगी में तुम्हें बात करो अल्लाह का हक अदा नहीं कर सकते। अल्लाह ताला जो कुछ फरमा रहे हैं वो सारे रुबूबियत का करिश्मा है, और हुजूर जो फरमा रहे हैं वो सारे अबदियत का करिश्मा है। अबदियत कितनी है बात वरम हो जाते थे पर मतवाली हो जाते थे तभी अल्लाह के हाथ हदीस में आता है कि अगर कोई शख्स पैदा होने के बाद कोई सजदे में चला गया और फिर तक सकून साधु वह सजदे में रहा तभी अल्लाह का हक अदा नहीं कर सकते। अल्लाह का वो रब है नहीं, रब भी ऐसा रहीम है कि तुम्हारे मामूली चीज की कदर करता है, नबी भी ऐसा है अबदियत का कि कुछ भी करता है वो कभी समझता है। रब रब्बुल आलमीन है, रब्बुल आलमीन वही है, वही खाना पीना भी देता है, यही हाल मकाम भी वही देता है। बातनी परवरिश भी रब ही करता है और जाहिर परवरिश खाने पीने के रब ही करता है, रब्बुल आलमीन है। वो अपनी अपनी कर्मियत को हटा दे कुछ नहीं रह जाएगा। हजरत मुजद्दिद साहब से किसी ने कहा कि हजरत हाँ ख्वाजा मासूम से कहा कि मुजद्दिद साहब का इंतकाल हो गया अब क्या होगा, क्या अब कौन हमारी तरबियत करेगा। साहबादे ख्वाजा मोहम्मद मासूम 7000 खलीफा, लेकिन ये नहीं कहा कि मेरे बाप से रोने लगे, नहीं कहा नहीं, मुजद्दिद साहब पर तरबियत का बदल नहीं है, रब्बुल आलमीन मुरब्बी हकीकी है, वो तरबियत करेगा मेरा बाप रहे या न रहे। अल्लाह का ये तौहीद है मुजद्दिद साहब। मुजद्दिद साहब ने भी अपने लड़कों को जेल से उज्जैन की जेल में थे लिखा कि मेरी रिहाई तुम लोगों को मतलूब है लेकिन इसके भी मतलूब न रखो, ला इलाह से इसको भी नफी कर दो। अपनी माँ को भी यही कहा कि ला इलाह से मेरी रिहाई की नफी कर दे, अगर जिंदगी रही तो मुलाकात होगी, मतलब दारुसलाम में मुलाकात होगी। यकीन ये है ईमान वाला ना ईमान यार तदबीर हजरत थानी भाई। ये तो हमने दर्द अब क्रमद है माँ थानी का, ये तो हमने दर्द शुमार कर दिए, अब बिस्मिल्लाह करके बाग में चलो क्रमद माँ थानी का ये, अब हमने शुमार कर दिया कि तदबीर तदबीर ये है, अब बिस्मिल्लाह करके बाग में चलो और उलूम हैकम के फल उलूम और हैकम के फल नोट ना करो। आगे तर्जमा शुरू होता है वल्लाह मुआफ़िक व बिल हादी अला सबर ट्रैफिक सही। बहुत बढ़िया इनका एक बार मैं सुनाता हूं, इल्म में भी कितना फर्क होता है। अलयौम अकमलतु लकुम दीनकुम व अतममतु अलैकुम नेमती व रदितु लकुम इस्लाम दीना, यानी आज काम ही कर दिया मैंने तुम्हारे दीन को, तुम्हारा पूरी कर दी मैंने तुम पर अपनी नेमत, और पसंद किया मैंने तुम्हारे लिए इस्लाम को दी تو تمام صحابہ خوش ہوئے, ہمارے دین کی تکمیل ہوگی, صحابہ خوش ہوئے. اور اب ان کا صدیق رضی اللہ عنہ میں علم کا فرق بتا رہا, سب صحابہ خوش ہوئے جب یہ آیا جائے اليوم اکملت لکم دینکم, سب صحابہ خوش ہو گئے. لہذا ابو بکر صدیق خوش نہیں, رونے لگے, کیونکہ وہ اس آیت سے خبر وفات پیغمبر صلی اللہ علیہ وسلم سمجھے. جب تکمیل ہوگی تو اب تکمیل کے بعد کوئی چیز باقی نہیں رہی, اب نبی کی ضرورت نہیں, اٹھا لیا جائے گی, وفات ہو جائے گی. یہ ہمارے کو پیچھے نہیں, علم کا فرق بتا رہے ہیں کہ سب تو خوش ہوئے لیکن ابو بکر صدیق رونے لگے. اسی بنا پر حدیث آتا ہے کہ حضرت ابو بکر صدیق کوئی نماز روزے میں سب سے بڑے بھی نہیں تھے, مگر یہ مارکت ان کو چھپی کہ میں سب سے بڑے ہوئے تھے. سب لوگوں نے سمجھا کہ ہمارا دن کامل ہو گیا, انہوں نے سمجھا کہ حضور جو وفات کا وقت ہے, جب یہ دین کی تکمیل ہے بھائی ہمارا بن گئی تب یہاں آئے گا, نہیں آئے گا مہمان آئے گا, جو مہمان آتا ہے آدم گھر سے مہمان آیا تھا, میں بات کر رہا ہے موجود ہے. اسی طریقے سے حضور نے جو تھا اليوم اکمل لکم دینکم, دین کامل ہو گیا تھا, اب آپ کو یہاں رہنے کی ضرورت نہیں, اب ہمارے یہاں آئیے. ابو بکر نے جانا کہ جب تک پیغمبر صلی اللہ علیہ وسلم زندہ ہے اس وقت تک کسی کسی کے کوئی نقصان نہیں ہو سکتا, اور نقصان آنا تھا تو پھر ابو بکر صدیق وہ حضور کا رہنا نہیں, نقصان کے وقت میں ابو بکر وہ حضور نہیں جا سکتے. انہیں آپ فرماتے ہیں کہ ابو بکر نے جانا کہ جب تک پیغمبر خدا صلی اللہ علیہ وسلم زندہ ہے اس وقت تک کسی کسی کا نقصان ہو نہیں سکتا, یعنی خبر کمال سے اندیشہ نقصان ہوا, کمال ہو گیا تو اندیشہ ہوگا, جب حضور نہیں رہیں گے حضور کے رہتے میں اب نقصان نہیں ہو سکتا, حضور کے رہتے میں کمال آ گیا تو حضور کے نعرے پر ہوگا, اس وجہ سے زندگی اب ان کی مناسب نہیں ہے, ان کو اٹھا لیا جائے, اس سے خبریں اٹھا سکیں. بہت یعنی خبر کمال سے اندیشہ نقصان ہوا اور نقصان حیات میں ہونے چلتا ہے, اس سے خبریں افراد کا سمجھ گئے ماتھا بھی نہیں گئے طلبہ. دوسرے صحابہ بغیر بشارت پر خوش ہوئے, اور جہاں تک ابو بکر پہنچے تھے وہاں تک صحابہ نہیں پہنچے. بہت بڑی بات علم کے فرق. اسی سے ان اللہ اشترى من المؤمنین انفسهم واموالهم بان لهم الجنہ یقاتلون فی سبیل اللہ فیقتلون یقتلون, یعنی اللہ نے مول لے لیا مومنین سے ان کی جانوں کو اور ان کے اموالوں کو اس معاوضے میں کہ ان کے لیے جنت ہے. اس معاوضے جنت کے معاوضے میں اللہ تعالیٰ نے ان کے اموال پہ لے لیا اور ان کے قلوب کو قلوب ہر قلوب ہے اموالوں کو اثر ہو یہی ہے اس پر ایک نقطہ ہے. من شیخ وہ محمد رائے سے سنا ہے, فرماتے تھے کہ یہ قوم سے جو اس آیت کو سنا اس معاملے سے بہت خوش ہوئے, اللہ نے ہمارے اموال کو اور کو لے لیا, خوش ہوئے اور خوشی سے ان کے چہرے گورے ہو گئے, گورے سے بڑھ جائے بولے ہوئے کہ تعالیٰ نے ان کو اس لائق سمجھا, اس سے خریدا لی گئی. یہ مومن اس بنا پر خوش ہوئے کہ ہمارے مال کی قدر و قیمت اتنی تو اللہ نے خریدا, تو خوشی میں چہرہ کیا ہوتا ہے سفید ہو جاتا ہے. اب اور ان کا بڑا مرتبہ بڑھایا کہ ان کو خریداری کے لیے پسند کیا. اور ایک قوم نے جو سنا یہ اس پر لکھ رہے ہیں کہ ایک ہی معاملہ ہوتا ہے, نہیں جیسی جس کی معرفت ہوتی ہے اسی بات سے اس پر اثر ہوتا ہے. ان کی معرفت یہ کہ اللہ نے ہمارے سودا خرید لیا, ہماری جان اور مال کو خرید لیا, تو اس پر خوش ہو گئے, ڈھائی خوشی کی بات ہے. تو ان کے چہرہ کیا ہو گیا سفید ہو گیا ہے. اور بہت سے لوگوں نے سنا ان کے چہرے زرد ہو گئے, تو ان سے ایسی چیز خریدی جس کا خود وہ مالک تھا. وہاں تو انہوں نے سمجھا کہ ہمارا مال تھا لے لیا, اور یہاں ان کا چہرہ زرد اس لیے ہوا یہ اللہ ہی کی چیز تھی, اللہ ہی نے ہم سے خرید لیا تو چہرہ ان کا پیدا ہو جائے. سو اگر اللہ تعالیٰ کو ان کی مالکیت کا پوشیدہ دعویٰ معلوم نہ ہوتا, یہ لوگ فرماتے کہ اللہ نے مول لے لیا. پر جن لوگوں کے چہرے خوشی سے سفید ہو گئے ان کو دو باغ ملیں گے, خوشی سے کہ اللہ نے ہمارا مال خرید لیا تو دو باغ ان کو جنت میں ملیں گے, جن میں چاندی کے برتن ہوں گے और सब चीजें भी चांदी की मिलेगी, और जिनके चेहरे शर्मिंदगी से जख्म हो गए उन्हीं की चीज थी, उन्होंने खरीद लिया, हमको कीमत भी दे दिया। तो शर्मिंदगी में चेहरा क्या होता है, जर्द होता है, और खुशी में चेहरा सफेद होता है। दिए सारे हाथ में थे, इनके चेहरे चूंकि जर्द में पीले हुए, तब इनको सब पीली चीज मिलेगी, जन्नत भी पीली और उनको सब सफेद चीज मिलेगी, बचन भी सफेद कहते हैं, और सब चीजें भी चांदी की होगी। और जिनके चेहरे शर्मिंदगी से जर्द हो गए उनको दो भाग मिलेंगे, जिनमें सोने के बर्तन होंगे और सब चीजें भी सोने की होंगी। खत्म हुआ कलाम शेख का। www.atabligh.com क्योंकि चांदी सफेद होती है और सोना जर हरथा भी निकल जर होता है, तो वो खुशी से चेहरा उनका नमक सफेद हो गया, तो सब सफेद चीजें मिलेंगी। अब वो शर्मिंदगी से उनका चेहरा इस वजह से मैंने एक बात मैंने सुना दिया है ताकि मालूम हो जाए, बड़ी किताब है, आप लोग किताब मिले जिक्र जरूर तर्क मान दीजिए, अल तक न पढ़िए, बहुत उनका किताब है, तमाम उलूम मारिफ उसके अंदर है। अल्लाह ताला हम सब लोगों को इन उलूम से भी मुस्तफ़ी फरमाए, उलूम से भी आदमी को गाफिल नहीं होना चाहिए। आमाल तो है ही है, सही इल्म होता है कभी आदमी सही तरक्की कर सकता है। आज बहुत सी बेउनवानियां जो हो रही हैं वो इल्म की नफी की वजह से, इल्म की कमी की वजह से हो रही है। इस वजह से अल्लाह ताला हम सब लोगों को इल्म अता फरमाएगा। अल्लाह मिनी असल का इल्म, यही दुआ करना है, अल्लाह मिनी असल का इल्म नाफ़ व अमल मुतकब्बला। ये अल्लाह हम सवाल करते हैं इल्म नाफ़े का, अमल मकबूल का, अमल हमारा मकबूल हो, इल्म नाफ़े का। बहुत इल्म की भरमार है इस वक्त, लेकिन बहुत से इल्म है जो अल्लाह से दूर कर रहे हैं। ये इल्म इलाही है, इल्म दीन है, जिसे कुर्ब हो सकता है। हमारे हाजी अल्लाह साहब ने वो इल्म लदुनी हासिल था, जिनकी बात इल्म में अकाबिल उनके सामने झुक गए। हजरत हाजी साहब से किसी ने पूछा कि हजरत आप कायल हैं कि फख्र जो है राजे है गैरा पर, और अल्लाह ताला क्या फरमा रहे हैं, नबी करीम सल्लल्लाहु अलैहि वसल्लम क्या कहते हैं, अल यदुल उलिया खैर मिन अली सुफला, यदुल उलिया अल आखिर देने वाला मोती है, यदुल उलिया कौन है, देने वाला, और लेने वाला उससे कम दर्जे का है। इससे मालूम हुआ कि गैरा अफजल है फख्र से, कहा नहीं, जो दे रहा है वो फख्र की तरफ जा रहा है। मौजूद थे जो दे, इससे साबित नहीं हुआ हजरत आयशा फख्र को तरजीह देते थे गला पर। तो इस हदीस से तो मालूम होता है कि गला अफजल मजबूत अल यद उलिया खैर मिन यद सुफला, तो कहा यद उलिया दे रहा है तो फख्र की तरफ मायल है, इस बिना पर उसकी बर्तरी है, और लेने वाला ले रहा है वो गला की तरफ मायल है, इस बस उसका दर्जा कम है। और बात बहुत सी चीजें ऐसी हैं जो हजरत हाई साहब ने माथान सुन मस्त हो गई, मालूम कि इल्म एक लदुनी होता है, जब इल्म हासिल करता है आदमी उसके साथ साथ अमल भी करता है तो उस अमल में बरकत भी होती है, नूरानियत भी होती है। अल्लाह ताला हम सब लोगों को इन उलूम से भी नवाजे। अलहमदिल्ला रमजान शरीफ है, सभी तिलावत कर रहे हैं माशाल्लाह, जिक्र शरीफ भी मशगूल है, खुद रमजान खुद बाबरकत है, रोजा खुद बाबरकत है, कुरान बाबरकत है। अब जो इन तमाम बरकत में रहेगा उसको भी तो बरकत मिलेगी। इस बिना पर यह आखिरी तकलीफ मैंने कहा कि इल्म की बात भी एक बयान कर दूं और ये इसी तरह मुतवज्जा कर दूं कि अल्लाह ताला ने रमजान को बहुत बड़ी नेमत बना करके हमारे अंदर भेजा है। जो लोग जिंदा है उनको कदर करनी चाहिए। हमारे हजरत मोहम्मद अहमद साहब ने दुआ करते थे, हमारे हजरत से बहुत दुआ करते थे, अल्लाह हमको दूसरा दूसरा रमजान भी मिला दीजिए ताकि उसके फूलों तो बरकत से हमारा मानव बारा। इस पर जितना हो सका मैंने बयान किया, अल्लाह ताला आप बताने सुना भी बयान करते ही रहता है, लेकिन रमजान से मुस्तकिल दो दिन दो मतों बयान होता रहा है। अल्लाह ताला इन बयानात को भी कबूल फरमाए और हमारे आमाले सालिया को उलू में नाफा बदल कर दे। अल्लाह ताला हर किस्म की आफियत दे, हर किस्म की सेहत दे। अल्लाह ताला हमारे रोजों को ہماری تلاوت کو اللہ قبول فرمائے. اور روزے کا جو مقصد تقویٰ ہے اس تقویٰ کی طرف بھی ہماری توجہ ہونی چاہیے. تقویٰ دوسرے کوئی تقویٰ کیا ہے؟ عوامی کا انتظار کرنا, نماہی سے بچنا, اس کا بہت اہتمام. خوش خلقی, انس کی چیزیں, مدد کی چیزیں زیادہ زیادہ ہونی چاہیے. جہاں تو اس کے خرچ بھی کرو, نرمی اختیار کرو, کوئی بات کہے اشار و ہمدردی کرو, صبر و تعمل, یہی تو ہے تقویٰ. تقویٰ یہی ہے. اس بنا پر آدمی کو دیکھنا بھی چاہیے کہ ہم اتنے دیر تک روزہ رکھا, ہمارے اخلاق میں کیا فرق آیا, ہمارے معاملات میں کیا فرق آیا, غور کرنا چاہیے. جب تقوی کے لیے ہے تو تقویٰ ہمارے اندر آیا کہ نہیں, دعا بھی کرنا چاہیے کہ اللہ تعالیٰ ہم سب لوگوں کو لباس تقویٰ سے آراستہ پراستہ کر دے. بہت سے کم عمر ہے ان کو کیا, ہم اتنے خاص عمر پر طویل عمر تک ہو چکے ہیں, ہم لوگوں کو زیادہ فکر ہونی چاہیے کہ اللہ تعالیٰ یہ نعمت کو جو ہم کو دیا ہے ہماری زندگی میں, اس نعمت کی قدر کی توفیق دے. قرآن پاک کی تلاوت ہے, سبنا شریف صحیح طریقے سے رکھنا روزے کو, یہ سب ضروری چیز ہے. آپ ہزار سے بھی اپنے بھی درخواست ہے, ساری امت کی درخواست ہے کہ امت پریشان ہے, الجھنوں میں ہے, الجھنوں میں ہے پریشان. اس وجہ سے اللہ تعالیٰ ان الجھنوں کو دور فرمائے اور اپنی رضا اور خوشبودی کی نعمت سے نوازے. تمام جو چیزیں پریشانیوں کی ہیں, علمی یا عملی یا کوئی مالی, اللہ ان سب سے بھی لے جاتے کو لیے تھا. فرمائے آپ اللہ دعا فرمائے, آپ ہی دعا کریے خوشبو سے اللہ تعالیٰ اللہ قبول فرمائے اور اس کو عمل کرنے کی ہم سب کو تک توفیق برآمد فرمائے. ہم کو, ہمارے تمام حیات کو, ساری امت کو دین اسلام کا قائم دان رکھے اور مزید اس کے لیے محنت مشقت کرنے کی بھی توفیق برآمد فرمائے. ربنا تقبل منا انک انت السمیع العلیم, رحمت یا ارحم الراحمین. تھوڑی سی طبیعت دعا مولانا کر دیں گے, اس پر بھی کر دیا خلاص کر دیے. لا اله الا الله الحليم الكريم, سبحان الله رب العرش العظيم والحمد لله رب العالمين. اسالك موجبات رحمتك وعزائم مغفرتك والغنيمه من كل بر والسلامه من كل اثم. لا تدع لنا ذنبا الا غفرته, لا تدع لنا ذنبا الا غفرته, ولا هما الا فرجته, ولا حاجة هي لك رجا إلا قضيتها. يا أرحم الراحمين, يا أرحم الراحمين, يا أرحم الراحمين, يا أكرم المكرمين, يا أكرم المكرمين, يا حي يا قيوم برحمتك نستغيث, يا حي يا قيوم برحمتك نستغيث. اللهم إني أسألك العفو والعافية في الدنيا والآخرة, اللهم إني أسألك العفو والعافية في الدنيا والآخرة, اللهم إني أسألك الهدى, اللهم إني أسألك الهدى, اللهم إني أسألك الهدى والتقى والغفاء والعفاف والغنى. اللهم إني أسألك الهدى والتقى والعفاف والغنى. يا حي يا قيوم برحمتك نستغيث, يا حي يا قيوم برحمتك نستغيث. اے اللہ, ہم ٹوٹے ہوئے دل لے کر کے تیرے سامنے حاضر ہیں, اپنے شیخ کے صحبت میں میرے مولا ہم سب کے سب جو ہے, اے اللہ تیرے سامنے ہاتھ پھیلائے ہیں, ہمارے شیخ کے صدقے میں وسیلے سے ہم سب کی دعا کو قبول فرماتے ہوئے ہم سب کے قلوب کو ایمان سے مزین فرما دے, اے اللہ یقین سے مزین فرما دے, اے اللہ ہدایت سے مالا مال فرما دے, اے اللہ ہدایت سے مالا مال فرما دے. اے اللہ آج کی اس رات کی گھڑی میں ایک گناہ نہ چھوڑ, یہ اللہ چاہے کبیرہ ہو یا صغیرہ ہو, تیری رحمت سے یہی امید لے کر کے میرے مولا اپنے شیخ کے صحبت میں تجھ سے جو ہے دست دو گوا ہے, یہ اللہ تمام قبائل کو تو معاف فرما دے, تمام صغیر کو معاف فرما دے, تو اس پہ قادر ہے, تو جو چاہے وہ معاف کر دے, یہ اللہ تو اپنے رحمت واسعہ کے صدقے میں ہم سارے گنہگار تیرے سامنے ہاتھ اٹھائے ہیں, ہمارے شیخ کے صدقے میں ہم سب کے گناہوں کو تو معاف فرما دے, ہمارے قلوب میں معرفت کا نور پیدا فرما, کہ اللہ ہمارے قلوب میں معرفت کا نور پیدا فرما, ہمارے دل کے اندر اپنی محبت اپنا عشق حقیقی پیدا فرما, اے اللہ بلکہ ہم سب کو آج کی اس دعا میں ہم سب کے قلوب کو اپنے معرفت اور عشق کے سمندر میں غوطہ دے کر کے ہم سب کو جو طاہر و پاکیزہ بنا دے, اے اللہ ہم سب کے قلوب کو طیب بنا دے, پاکیزہ بنا دے, مزین فرما دے, ایسا مزین فرما دے کہ ہم دنیا میں جہاں بھی اپنے شیخ کی نسبت کو لے کر کے جائیں میرے مولا وہاں کے انسان وہاں کی قومیں اس دین سے مستفیض ہو جائے, اس کلمے سے مستفیض ہو جائے, ہدایت کا دروازہ کھلے, نفرت کا پروانہ ملے, میرے مولا ایسی صحبت نصیب فرما اور اس طرح سے ہم سب کی دعاؤں کو تو قبول فرما, میرے مولا جو مانگا وہ بھی عطا فرما, جو مانگنے سے رہ گیا وہ بھی عطا فرما, اے اللہ موت کی آخری سانس تک اے اللہ شیخ کے تربیت پہ جمے رہنے کی توفیق عطا فرما, دانتوں سے اس کو پکڑ کر زندگی گزار, دانتوں سے پکڑ کر زندگی گزارنے کی توفیق عطا فرما, بہت سے لوگ راہ سلوک میں چلے آخر میں جو ہے بیچ راستے سے کٹ گئے, بھٹک گئے, نامعلوم کہاں جا کر کس کھائی میں گر گئے, میرے مولا ہم کو ان کھائیوں میں گرنے سے محفوظ فرما, ان کھائیوں میں گرنے سے محفوظ فرما, اور اس جو ہے خانقاہ کو تو قبول فرما, اور عبد الآباد تک ہمارے شیخ کی نسلوں میں ایسے دائی اور ایسے صوفی پیدا فرما کہ قوم اور ملت کو ہمیشہ ان کی سیرابی ہوتی رہے, ایمان کی بھی سیرابی ہوتی رہے, یقین کی بھی سیرابی ہوتی رہے, عمل کا پروازہ بھی ملتا رہے, میرے مولا ہم سب کے عملوں میں حقیقت پیدا فرما, اے اللہ ہمارے ایمان میں حقیقت پیدا فرما, ہمارے نماز میں جو ہے استحضار پیدا فرما, اے اللہ ہمیں تقوی کے لباس پہنا کر کے تو قبول فرما, اے اللہ ہمیں تقوی کا لباس پہنا کر کے قبول فرما, دائیانہ صفات عطا فرما کر دنیا میں پھرا تاکہ ہم دعوت دے سکے ساری دنیا کو, میرے مولا ہماری دعا کو اپنے فضل و کرم سے اپنے لطف سے اپنے پیارے حبیب صلی اللہ علیہ وسلم کے اس ریشم چہرے کے صدقے میں جس سے ساری دنیا کی ظلمتیں دور ہوئیں, اے اللہ ہماری دعا کو تو قبول فرما, آمین یا رب العالمین برحمتک یا ارحم الراحمین.